हे ए हाँसु आँसु पिरले चोट गन्दैछ, ए पिर साथ चौपारी हो बन्दैछ, मनको पोका फुकाउला बाँधौला, तपाई पनि आउनु साई चौपारीमा, अनि हाम्रो देशमा छुट्टै पहिचान बनाउला। नमस्कार, म कृष्ण सर्टिङ मगर, तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम साहित्य सङ्गीत मनको आवाज। रेडियो कार्यक्रम साहित्य सङ्गीत मनको आवाज सुनेर बस्नुभएका बुबा आमा, दाजुभाइ, दिदीबहिनी र साहित्य सङ्गीतलाई माया गरी आफ्ना रचना प्रेषित गर्नुहुने साहित्य सङ्गीत मनहरूलाई नन्दराम खड्का र म सञ्चालक कृष्ण सर्टुङ्गेको एकैसाथ नमस्कार टक्राउँदछु। तपाईँहरूलाई अवगत नै छ, हप्तामा एकचोटि शुक्रबार 8 PM देखि 8:30 PM सम्म हामीहरू तपाईँहरू माझ रहनेछौँ। करिब आधा घन्टा म तपाईँहरू माझ रहेर तपाईँहरूका लेख रचनाहरूलाई वाचन गर्नेछु र यस रात्रिकालीन यो रात्रिकालीन समयमा तपाईँहरू सिरक मुनि न्यानो बनेर यो कार्यक्रम सुनेर बसिरहनु भएको छ, मलाई आशा छ, विश्वास त छ र धेरै माया गर्नुहुन्छ यो साहित्य सङ्गीत मनको आवाजलाई। र तपाईँहरूले पनि सोचिरहनु भएको छ, सुनिरहनु भएको छ कि मेरो लेख रचनाहरू पनि पक्कै पनि वाचन गर्दै हुनुहुन्छ, गरिदिनुहुन्छ भनेर ढुक्कको साथ बस्नु भएको छ र प्रतीक्षा गर्नुहोस्, तपाईँका लेख रचनाहरू पनि वाचन हुनेछ। योभन्दा अगाडिको कार्यक्रमहरू पनि तपाईँहरू तपाईँहरूले सुन्दै आइरहनु भएको छ, साह्रै खुसी छु र तपाईँहरूका सुझाव सल्लाह र प्रतिक्रिया पनि धेरैभन्दा धेरै नै दिनुभएको छ र तपाईँहरूका लेख रचनाहरू पनि उति नै महमाझ यस कार्यक्रमभित्र तपाईँहरूको पत्रहरू आइपुगेको छ, त्यसमा पनि म धेरै खुसी नै छु। आगामी दिनहरूमा पनि तपाईँहरूले यस्ता लेखहरू पठाउन नभुल्नुहोला पनि भन्न चाहन्छु र कार्यक्रमको डोइलो उगारिहालौँ यो मिठो साङ्गीतिक आवाज, त्यस पछाडि म तपाईँहरूका लेख रचनाहरूलाई क्रमशः वाचन गर्नेछु। हजुर, हामी यो मिठो साङ्गीतिक आवाज सुनिसक्यौँ र अब म तपाईँहरूको लेख रचनालाई अगाडि बढाउन चाहन्छु। मेरो हातमा एक लेख परिसकेको छ, उहाँको नाम रहेको छ सागर भण्डारी विभोर भनेर भन्नुहुन्छ उहाँले आफूलाई। पाल्पा डर्पु एक सीमा पारीबाट भन्नुहुन्छ, उहाँको गजल रहेको छ। उहाँको गजललाई म यसरी अगाडि बढाउन चाहन्छु। के कारण थियो त्यो सिउँदो सिन्दुर बिना, के कारण थियो त्यो सिउँदो सिन्दुर बिना, पाइला त्यही रोकिन्छ मनको हजुर बिना। अझै उस्तै छन् भित्तामा झुन्डाइएका तस्विर, अझै उस्तै छन् भित्तामा झुन्डाइएका तस्विर, यादहरू कारागारमा कुनै कपुर बिना। गए कति वर्ष तनहरू कति खडेरी बितेर, गए कति वर्ष तनहरू कति खडेरी बितेर, वर्षौँ पुरानो प्यास के रहेछ आतुर बिना। आँखामा छ सावन भदौ निरन्तर मेरो यहाँ, आँखामा छ सावन भदौ निरन्तर मेरो यहाँ, कहाँ नाच्छ र मन त्यो मौसम त्यो मयूर बिना। के कारण थियो त्यो सिन्दुर सिन्दुर बिना, पाइलादेखि रोकिन्छ मन हो हजुर बिना। भनेर भन्नुहुन्छ उहाँले आफ्नो गजल मार्फत उहाँको भावनालाई प्रेषित गर्नुभएको रहेछ। साह्रै मिठो छ सागर भण्डारी तपाईँहरू तपाईँको लेख र साह्रै पदेश जीवनमा आफ्नो जीवनलाई दुःखद विषयमा बिताइएका छेरहरूलाई समेटी यो गजल कोर्नुभएको रहेछ। साह्रै मिठो छ तपाईँको भावना, यस्तै यस्तै तपाईँहरूको उत्तर उत्तर प्रगतिको कामना गर्न चाहन्छु। यो छोटो विज्ञापन सुनौ, त्यसपछि म तपाईँहरूको लेखलाई वाचन गर्नेछु। हार्दिक निमन्त्रण पूर्ण परमा परमात्माको दिव्य मङ्गलमय अनुकम्पाले मङ्गलदीप ट्रस्ट नेपालको आयोजनामा राष्ट्रिय सिप विकास केन्द्र नेपालको स्थापना गर्ने उद्देश्यले पवित्र भूमि पासुपत क्षेत्रमा गुरुङ समुदायको एकमात्र भागवत कथाकार भागवताचार्य युवा सन्त श्री रोहितराज महाराजज्यूको मुखारविन्दबाट वाचन हुने सङ्गीतमय श्रीमद् भागवत सप्ताह महायज्ञमा उपस्थित भई कथा श्रवण गरी पुण्य लाभ लिनुहुन भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौँ। श्रीमद् भागवत सप्ताह कार्यक्रम वैशाख 18 गतेदेखि 24 गतेसम्म प्रत्येक दिन बिहान 9 बजेदेखि, स्थान माधवराज सुमार्गी स्मृति भवन पासुपत क्षेत्र वनकाली गौशाला। थप जानकारीका लागि मङ्गलदीप ट्रस्ट नेपाल अनाम नगर काठमाडौँ, फोन नम्बर 01410283, मोबाइल नम्बर 9841029159, इमेल info@mangaldeeptrust.org.np, वेबसाइट www.mangaldeeptrust.org.np। हजुर, यसै गरेर फेरि म अर्को पत्रलाई उठाउन चाहे। उहाँको नाम रहेको छ खगेन्द्र बस्याल, परासी बुटोलदेखि पठाउनु भएको रहेछ। उहाँको मुक्तक छ, उहाँको मुक्तकलाई म यसरी अगाडि बढाउन चाहन्छु। कुरा एक काम गर्ने भाटी अचम्मका, कुरा एक काम गर्ने भाटी अचम्मका, नचाहिँदा माया गर्ने ताटी अचम्मका। कर्तव्यका कुराहरू सुन्न रुचाउँछन्, कर्तव्यका कुराहरू सुन्न रुचाउँछन्, अधिकार मात्र माग्ने भाटी अचम्मका। बिजोटले चल्दै गर्दा मन रुकाउने थाम तिमी, बिजोटले चल्दै गर्दा मन रुकाउने थाम तिमी, शीतलता बुटलेर मन रुकाउने दाम तिमी। मेरै निम्ति यो धरतीमा उडाइदिएपछि, मेरै निम्ति यो धरतीमा उडाइदिएपछि, अन्त गाठो पारे पनि मन रुकाउने थाम तिमी, भनेर भन्दै हुनुहुन्छ खगेन्द्र बस्याल। साह्रै मिठो छ उहाँको गजल, धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि सम्झिन नभुल्नुहोला र तपाईँहरूका लेखहरूलाई पनि पठाउन नभुल्नुहोला भन्न चाहन्छु। र फेरि यसै गरी यो मिठो साङ्गीतिक आवाज सुनौ। कविराज शङ्कर भनेर भन्नुहुन्छ हाल साउदी अरबदेखि। उहाँको गजल रहेको छ, उहाँको गजललाई म अगाडि बढाउन चाहन्छु। तिमीलाई माया जालैमा पारे छल गरेर जान्न, तिमीलाई माया जालैमा पारे छल गरेर जान्न, छुट्दैन माया हुनेछ जारी छल गरेर जान्न। हाँस्ने बोल्ने लुकामारी खेल्ने सुन्दर त्यो बगैँचा, हाँस्ने बोल्ने लुकामारी खेल्ने सुन्दर त्यो बगैँचा, तिमीलाई छोडी त्यो फुल बारी छल गरेर जान्न। सुख दुःख आपसमा जिउला सङ्घर्ष सँगै गरी, सुख दुःख आपसमा जिउला सङ्घर्ष सँगै गरी, अनेकौ बन्दै कुराले तारी छल गरेर जान्न। चाहना पूरा हुनेछ कसम स्वयंवर गर्ने मलाई, चाहना पूरा हुनेछ कसम स्वयंवर गर्ने मलाई, बेहुलीको भेषमा लगाइदी सारी छल गरेर जान्न। सुनौलो जीवनमा पिराटीको यात्रा दौड्नु छ एउटा खोली, सुनौलो जीवनमा पिराटीको यात्रा दौड्नु छ एउटा खोली खोली, त्यही खोलीमा तिमीलाई मारी छल गरेर जान्न। तिमीलाई माया जालैमा पारे छल गरेर जान्न, छुट्दैन माया हुनेछ जारी छल गरेर जान्न भनेर भन्ने हुनुहुन्थ्यो कविराज शङ्करले। उहाँलाई पनि यस गजल सँगै उहाँलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु, धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। उहाँको जीवन फुलोस् फुलोस् र उहाँले चालेको कलमहरू अझै निरन्तरता हुँदै जाओस् भन्न चाहन्छु, र आगामी दिनहरूमा पनि फेरि सम्झिँदै गर्नुहोला पनि भन्न चाहन्छु। र यस्ता यस्ता धेरै लेखहरू छन्, धेरै मिठा मिठा लेखहरू छन्, र तपाईँहरूले फेरि लेखहरू पठाउनको लागि हाम्रो इमेल रहेको छ krishnasortunge@yahoo.com krishnasortunge @yahoo.com saitya.sangeet@gmail.com sitya.sangeet@gmail.com तपाईँहरूले आफ्नो रचनाहरूलाई पठाउन सक्नुहुनेछ र तपाईँका रचनाहरू म वाचन गर्नेछु यस कार्यक्रममा रहेर, साहित्य सङ्गीत मनको आवाजमा रहेर। र तपाईँहरूले यो कार्यक्रम सङ्गम साहित्य चौतारी चुलाचुली अनलाइन रेडियोबाट पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ, एकैसाथ प्रसारण हुनेछ। त्यसले गर्दाखेरि तपाईँहरूले पनि यस चुलाचुली अनलाइन रेडियो सुन्न नभुल्नुहोला भन्न चाहन्छु। तपाईँका यस्ता यस्ता धेरै मिठा लेख रचनाहरू म मार्फत धेरै नै छ, यस कार्यक्रमलाई धेरै माया गर्नुभएको छ, र आगामी दिनहरूमा पनि तपाईँहरूले यस्तै माया दिनुहुनेछ र साथमा साथ मिलाउँदै जानुहुनेछ। तपाईँहरूको माया नै हाम्रो लागि अमूल्य उपहार हो, त्यसले गर्दाखेरि सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला, तपाईँका लेख रचनाहरू पनि पठाउन नभुल्नुहोला भन्न चाहन्छु। र यसै गरेर फेरि मेरो हातमा अर्को पत्र परेको छ, ऊ पत्रलाई पनि म उठान गर्न चाहन्छु। शान्ति देऊ भन्ने उहाँको शीर्षक रहेको छ, कवितामा छ उहाँको, कृष्णबहादुर सर्टुङ्गे बरेगाउँ 3 गजाकोट गुल्मीदेखि उहाँले इमेलमा पठाउनु भएको रहेछ। उहाँको कवितालाई म यसरी अगाडि बढाउन चाहन्छु। रङ्गी चङ्गी सजाउला प्रिय हाम्रो दरबारलाई, रङ्गी चङ्गी सजाउला प्रिय हाम्रो दरबारलाई, यात्रा गर्ने बिच बाटोमा केही नभए मलाई, स्वदेशमा बसौ भने पैसा पाउन गाह्रो हुन्छ, स्वदेशमा बसौ भने पैसा पाउन गाह्रो हुन्छ, राम्रो काम गर्यो भने ज्यान जाने खतरा हुन्छ, आन्दोलन र हरितालले गर्दा शरीर मरि जान्छ, आन्दोलन र हरितालले गर्दा शरीर मरि जान्छ, भ्रष्टाचारी मिली सबै आएको बजेट सकिहाल्छ, त्यस्तै त्यस्तै पीडा भोगी विदेशतिर ढाउँदैछु, त्यस्तै त्यस्तै पीडा भोगी विदेशतिर ढाउँदैछु, सानो बच्चा परिवारको यादले रात दिन हुँदैछु, रङ्गी चङ्गी सजाउला प्रिय हाम्रो दरबारलाई, यात्रा गर्ने बिच बाटोमा केही नभए मलाई भनेर भन्दै हुनुहुन्थ्यो कृष्ण बहादुर सोर्टुङ्गेले। यस कवितादेखि उहाँको साह्रै मिठो छ कविता, र उहाँको देशप्रति दुई चार पैसा पाउन र ज्यान पाल्न गाह्रो भएको अनुभूति गर्दै हुनुहुन्थ्यो उहाँले, र परदेशी जीवनमा आफ्नो दुःखलाई व्यक्त गरिरहेको पनि उहाँले जनाउँदै हुनुहुन्थ्यो। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा तपाईँहरूको यस्तै यस्तै पत्रहरू फेरि आउनेछ, यो पनि म प्रतीक्षा गर्नेछु भन्ने। अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पुग्दैछौँ र प्राविधिकमा रहेर नन्दराम खड्का सरले भन्दै हुनुहुन्छ ल अब हामी कार्यक्रमदेखि छुट्नु पर्ने हुन्छ। कृष्ण सर, हाम्रो यस कार्यक्रमलाई छुट्याइएको निर्धारित समय पनि सिद्धिसकेको छ भनेर जानकारी गर्दै हुनुहुन्छ, त्यसले हामी समयलाई पालना गर्नुपर्ने हुन्छ। यो मिठो साङ्गीतिक आवाज तपाईँहरूमा छोड्दै आजको कार्यक्रमदेखि बिदा हुने अनुमति लिँदै फेरि अर्को हप्ताको कार्यक्रममा तपाईँहरू माझ भेट हुने बाचा गर्दै तपाईँहरूदेखि बिदा हुन चाहन्छु। शुभ रहोस्, शुभ रात्रि, शुभ रहोस्, शुभ दिन तपाईँहरूको हरेक प्रत्येक दिन। धन्यवाद। संसारै दोस्तल छ, फुल फुलमा भमराजाई दुलाल सक्दिन म। हिमाल झुकला समुद्र शुक्ला बरु तिमलाई भने जुनी जुनी भुलाल सक्दिन म। हिमाल झुकला समुद्र शुक्ला बरु तिमलाई भने जुनी जुनी भुलाल सक्दिन म। मान्छे त्यसै भन्दैन जोगी यो संसारमा केही अभाव नभोगी फुल फुलमा भमरा जाइ गुलाम सक्दिन म हिमाल झुकला समुद्र शुक्ला बरु तिमलाई भने जुनी जुनी भुलाउन सक्दिन म बन्दैन जोगी यो संसारमा केही अभाव नभोगी फुल फुलमा भमरा जाइ गुलाम सक्दिन म हिमाल झुकला समुद्र शुक्ला बरु तिमलाई भने जुनी जुनी भुलाउन सक्दिन म